बौद्ध धर्ममा वस्तु र जपमालालाई शुद्ध गर्ने विधि एवं यसको आध्यात्मिक महत्त्व। बौद्ध आध्यात्मिक मार्गमा हामीले प्रयोग गर्ने भौतिक साधनहरू जस्तै जपमाला, धर्मग्रन्थ, पेचा, वज्र र बुद्धका मूर्तिहरू केवल बाह्य वस्तुहरू मात्र होइनन्। यी साधनाका ती आधारभूत अङ्गहरू हुन् जसले हामीलाई बुद्ध, धर्म र सङ्घ अर्थात् त्रिरत्नसँग जोड्ने माध्यमको काम गर्दछन्। विशेष गरी वज्रयान परम्परामा यी धर्मवस्तुहरूलाई प्राण प्रतिष्ठा वा शुद्ध र आशीर्वादित गर्नुलाई एक अत्यन्त महत्त्वपूर्ण प्रक्रिया मानिन्छ। यस लेखमा हामी धर्मवस्तुहरूको शुद्धिकरण, स्वभाव शुद्ध मन्त्रको प्रयोग र यसको गहिरो अर्थका बारेमा चर्चा गर्नेछौँ। धर्मवस्तुहरूको शुद्धिकरण किन आवश्यक छ? हाम्रो साधनालाई सहयोग गर्ने वस्तुहरू जस्तै घण्टी, वज्र वा जपमालालाई किन शुद्ध गर्ने भन्ने जिज्ञासा उठ्न सक्छ। जब हामी कुनै नयाँ वस्तु प्राप्त गर्छौँ, चाहे त्यो उपहार स्वरूप होस् वा बजारबाट ल्याइएको, त्यसमा निर्माण प्रक्रिया वा पूर्व स्पर्शबाट विभिन्न किसिमका अशुद्ध वा चञ्चल ऊर्जाहरू सञ्चित हुन सक्छन्। शुद्धिकरणको प्रक्रियाले ती बाह्य अवरोधहरूलाई हटाएर उक्त वस्तुलाई पूर्ण रूपमा आफ्नो व्यक्तिगत साधनाका लागि योग्य र पवित्र बनाउँछ। आशीर्वाद प्राप्त वस्तुहरू साधारण भौतिक पदार्थबाट शुद्ध आध्यात्मिक प्रतीकमा रूपान्तरण हुन्छन्। एकपटक आशीर्वाद प्राप्त भएपछि ती वस्तुहरूलाई धर्म सामग्रीको रूपमा विशेष आदरका साथ राख्नुपर्छ। उदाहरणका लागि, साधनाका पुस्तकहरू वा मालालाई कहिल्यै पनि भुइँमा राख्नु हुँदैन। यदि प्रयोग गर्दा गर्दै जपमालाको धागो टुट्यो भने पनि त्यसलाई फोहोरमा नफाली अत्यन्त श्रद्धापूर्वक सबै दानाहरू सङ्कलन गरेर पुन उनेर प्रयोग गर्नुपर्छ। जपमाला सम्पूर्ण ब्रह्माण्डको प्रतीक। बौद्ध अभ्यासमा जपमाला एक अद्वितीय र पूर्ण प्रतीक हो। यसले केवल मन्त्र गणना गर्न मात्र सहयोग गर्दैन, बरु यसले बुद्ध, गुरु र स्वयं साधकको अन्तर्सम्बन्धलाई पनि प्रतिनिधित्व गर्दछ। जपमालाको संरचनामा लुकेका गूढ अर्थहरू यस प्रकार छन्। मालाका दानाहरू, यसले रूपान्तरण हुनुपर्ने हाम्रा क्लिशहरू र शुद्ध वाणी तथा कर्मका बीजहरूलाई जनाउँछन्। मालाको धागो, यसले सबैलाई जोड्ने प्रज्ञा वा बुद्धको निरन्तर प्रवाहित करुणा र दिव्य शरीरलाई प्रतिनिधित्व गर्दछ। गुरुदाना, मेरुदण्ड, मालाको शिरमा हुने ठूलो दानाले बुद्धको सर्वज्ञ ज्ञानमय चित्त र हाम्रो जीवनमा गुरुको अनिवार्य उपस्थितिलाई दर्शाउँछ। जब हामी मालालाई आफ्ना हातहरूमा लिएर जप्छौँ, यसले सम्पूर्ण मण्डल अर्थात् ब्रह्माण्डको प्रतिनिधित्व गर्दछ। यसले शून्यता र संसारका सबै जीवहरूको अन्तर्सम्बन्ध वा प्रतीत्य समुत्पादलाई बोध गराउँछ। शुद्धिकरणको सर्वोत्कृष्ट मन्त्र, स्वभाव शुद्ध मन्त्र। यदि तपाईँ आफ्नो गुरु वा लामाको प्रत्यक्ष सम्पर्कमा हुनुहुन्न भने पनि तपाईँ आफैले आफ्ना धर्मवस्तुहरूलाई अधिष्ठान अर्थात् आशीर्वादित गर्न सक्नुहुन्छ। यसका लागि सबैभन्दा शक्तिशाली मानिने संस्कृत मन्त्र स्वभाव शुद्ध मन्त्र हो। यो मन्त्र यस प्रकार छ। ओम स्वभाव शुद्धः सर्वधर्माः स्वभाव शुद्धो अहम्। यस मन्त्रको अर्थ हो, सबै धर्म अर्थात् वस्तु र घटनाहरू स्वभावैले शुद्ध छन् र म पनि स्वभावैले शुद्ध छु। यस मन्त्रले हामीलाई यो सिकाउँछ कि संसारका सबै कुराहरू मौलिक रूपमा शुद्ध र शून्यताको स्वभावले युक्त छन्। यस मन्त्रको अभ्यास गर्न कुनै विशेष दीक्षा वा वाङको अनिवार्य आवश्यकता पर्दैन र यसले साधकमा तुरुन्तै सकारात्मक प्रभाव पार्छ। आशीर्वाद दिने विधि, चरणबद्ध मार्गनिर्देशन। तपाईँले आफ्नो माला, मूर्ति वा अन्य धर्मवस्तुलाई निम्न विधिद्वारा शुद्ध र आशीर्वादित गर्न सक्नुहुन्छ। मन्त्र जप र मनन। शान्त आसनमा बस्नुहोस्। आफ्नो मनमा बोधिचित्त अर्थात् परोपकारको भावना जगाउनुहोस् र ओम स्वभाव शुद्धः सर्वधर्माः स्वभाव शुद्धो अहम् मन्त्रलाई कम्तीमा 3 पटक वा सोभन्दा बढी 7 वा 21 पटक स्पष्ट उच्चारणसहित जप गर्नुहोस्। दृश्यकरण, भावना। मन्त्र जप गर्दा तपाईँले आशीर्वाद दिइरहेको वस्तु र तपाईँ स्वयं पूर्ण रूपमा शुद्ध, दोषमुक्त र ज्योतिर्माय भएको कल्पना गर्नुहोस्। फुक्ने क्रिया। मन्त्र जपिसकेपछि उक्त वस्तुमा बिस्तारै फुक्नुहोस्। मन्त्रको शक्तिले तपाईँको श्वास र वाणी शुद्ध भइसकेको हुन्छ, जसले वस्तुलाई अधिष्ठान र आशीर्वाद प्रदान गर्दछ। काय, वाक र चित्तमा स्पर्श। अन्तमा उक्त वस्तुलाई आफ्नो निहार, काय, कण्ठ र हृदयमा स्पर्श गराउनुहोस्। यसले बुद्धको शरीर, वचन र मनको आशीर्वाद प्राप्त भएको मानिन्छ। बौद्ध साधनामा शुद्धिकरणको गहिरो अर्थ। बौद्ध दर्शनमा सम्पूर्ण साधनालाई नै एक प्रकारको चित्त शुद्धिकरण प्रक्रिया भन्न सकिन्छ। हामीले गर्ने सबै अभ्यासहरू हाम्रा पाँच विषहरू क्रोध, राग, आसक्ति, ईर्ष्या, मान अर्थात् अहंकार र अविद्या अर्थात् अज्ञानतालाई हटाएर बुद्धत्व प्राप्त गर्नका लागि हुन्। जब हामी यो मन्त्र प्रयोग गर्छौं, हामीले केवल एउटा भौतिक वस्तुलाई मात्र आशीर्वाद दिइरहेका हुँदैनौं, बरु वस्तुहरूप्रतिको हाम्रो अशुद्ध र सामान्य धारणालाई पनि शुद्ध गरिरहेका हुन्छौं। यस मन्त्रले हामीलाई सिकाउँछ कि एउटा सानो माला र यो विशाल ब्रह्माण्ड दुवै शून्यताको सारमा एउटै हुन्। निष्कर्ष: धर्म वस्तुहरूलाई शुद्ध गर्नु र आशीर्वाद दिनु हाम्रो श्रद्धा, भक्ति र आध्यात्मिक अनुशासनको प्रतीक हो। यस प्रक्रियाले हाम्रो मनलाई सधैँ स्मृतिवान अर्थात् सचेत राख्न र सबै प्राणीहरूप्रति करुणा भाव जगाउन मद्दत गर्दछ। यस पवित्र कार्यबाट प्राप्त हुने सम्पूर्ण पुण्य हामी सबै प्राणीहरूको मुक्ति र बुद्धत्व प्राप्तिका लागि परिणाम नागर्दछौँ।